लौ न कहाँ पुगे बुढा ए हजुरबा सुन्नु न होइन गाने जाँदा अस्ति किन गरेको छ यो के सुन्नु पऱ्यो मैले तेरो कुरो लौ भने हेर्नुहोस् बुढा बर्बादै भएछ वित्यासै परेछ हुनुसम्म भएछ बुढा नारायण नारायण नारायण बर्बादै भएछ वित्यासै भएछ भयो चाहिँ के त्यो चाहिँ भन्थ्यो पहिला बर्बाद भएछ नि बुढा जे नहुन पर्ने त्यही भयो यो त हाम्रो गाउँको इज्जत त सर लक्कै गयो बुढा हे भगवान् तेरो यो कुरा चलाएर गर्ने बानी चाहिँ मलाई फिटिकै मन पर्दैन है जे हो त्यो चाहिँ नि ठ्याक्क भन्ने सेन्टर पोइन्टमा आएर अनि पो सजिलो हुन्छ मलाई पनि कुरो बुझ्न के भन्नु के नभन्नु बुढा सरलक्कै गयो गाउँको इज्जत चाहिँ माटोमै मिल्यो ल माटोमै मिल्यो गाउँको इज्जत चाहिँ है तँलाई यसरी एक चर्कनी चरेमा हानेर जाने रोरीको फुल देखाइदियो तँलाई है कुन के हो भन्ने छैन परिवारको बित्यासी भयो सकियो मासियो गाउँको इज्जतको नानी भन्ने कुरो गर्छ तँलाई यहाँ यी बुढा त्यसै रिसाउने भने यहाँ सुन्नुहोस् मेरो कुरा अस्ति भर्खर हाम्रो यो हँसाउने गाउँ विकास समितिमा के भयो त्यत्रो डिजल पेट्रोलको अभाव भयो हाकार मचियो लोड सेडिङ त्यस्तै व्याप्त छ है के भइरहेछ भने त त्यो हाम्रो गाउँको चाहिँ के हँसाउने आयल निगम लिमिटेड कि के भन्ने छ नि हाम्रो हँसाउने घायल निगममा चाहिँ अध्यक्ष भएको हाम्रो वडा अध्यक्ष बुढा जेलमा वडा अध्यक्ष बुढा सरलक्कै जेलमा बुढा कुरो बुझौ या होइन के भन्छ अहिले वडा अध्यक्ष जेलमा अरे अनि के गरेछ नि तिमीले के गर्ने नि बुढा 17,000 लिटर पेट्रोल र डिजल त जमिन मुनि कृत्रिम अभाव देखाउने है जनतालाई शास्ति दिने जनताको लागि चल्ने भन्ने कुरो केही पनि छैन अनि बुढाहरूले त भित्रभित्रै राजनीति अब आजभोलि पेट्रोल खन्न पर्यो भने डिजल खन्न पर्यो भने पेट्रोल पम्पमा नगए हुन्छ मान्छेहरू सिधै किराना पसलमा गएर 200 रुपियाँ लिटर तिर्यो भने ट्याक्कै बोतलमै रेडी त्यो मिनरल वाटर कि के वाटर जस्तरी पेट्रोल आउँछ कुन दिन त यो यस्तै हुँदै गयो भने यो वडा अध्यक्ष बा जस्तै मान्छेको हातमा यो हँसाउने आयल निगम पर्दै गयो भने त्यो क्वाटरको बोतलमा पनि पेट्रोल पाइन बेला लाग्दैन बुढा यो चाहिँ लेखेर राख ल फरक पर्दैन क्वाटर प्याक सबैमा पेट्रोल पाइन्छ अनि होटल होटलमा गएर प्याक सिस्टम पेट्रोल हालेर बाइक कुदाउनु पर्ला भन्ने डर हो यहाँ त होइन वडा अध्यक्षले 17,000 लिटर चाहिँ नि लुकाएको छैन होइन तिनी कहाँ छन् तिनी कहाँ छन् मैले यहाँ रहेछ कि भन्छ है कहाँ छन् लौ भन्छ कहाँ हो नि बुढा छाडै नाके हलदारको कस्टडीमा अब नाकेले त छोड्दैन नाकेले ज्यान जाला छोड्दैन अहिलेसम्म नाकेले नि नाकेले सवासी छोड्छ गयो बुढाको जिन्दगी त गयो अब सरलक्कै गयो बुढाको जिन्दगी ए होइन लो लो हिँड्छ हिँड मलाई लिएर जान्छ त्यहाँ चौकी चौकी आई के को तपाईँलाई लिएर जाने हो भन् मिडियालाई त छिर्न देखाइन रे बाबै ए हिँड्ने हिँड्दै पनि अब गाउँको जाने बुढोपाको मान्छे पछि यसो दिन्छन् कि कति लिटर पेट्रोल लुकाइयो रे कति लिटर डिजल लुकाइयो रे अनि कहाँ लुकाइयो एक एक खुलाएर विवरण पाऊ त नत्र अहिले यहाँभित्र मिडिया छिर्यो भने बवन्डर हुन सक्छ अनि के भन लागे तिमीले अनि सुनिन मैले त अनि कान सुन्दैन नि त म अलि स्पष्ट भनेन अनि मुख चलाएर मात्रै देख्छु म त अनि के भन्नु खोजेको ए भनेपछि तिमीलाई ढाकेको आवाज सुनिएन है? यिनलाई त अब के साँच्ची वडा अध्यक्ष माने, अब त्यो डिजल पेट्रोल त लुकाइहाल्यौँ, यसो अलिअलि हाम्रो भागमा चाहिँ कति लिटर छ, कति कति है यति भनेको भागमा? अनि छ के अरे हजारै लिटर खायो भने भन्छ खा, अनि हजारै खायो नि त, अनि म बुढो मान्छेले के दुःख दिएको है? त सही रहेछ मान्छे त, होइन साँच्ची तैँले मलाई आज नमस्ते गरिस् त, होइन नमस्ते गरिस् तैँले राम्रो कुरा गर्यो भने नसुन्ने, अब भ्रष्टाचारको घुसखानी कुरो गर्यो भने सुन्ने, तिमीलाई नमस्कार यी लागिराखेर गर्छु नमस्कार। अरू कुरो होइन ढाके, के अरे यो ढाके हल्दा अरू जस्तो होइन, कुरो बुझौँ उडाले सिमाले, एक पैसा पनि घुस खाइन्न, घुस खाएको भए आज ढाके हवलदार हुन्थेन, सधैँभरि जवान हुन्थ्यो जवान, किन हवलदार भयो आज हवलदार, भोलि यो भन्दा पनि माथि माथि एसपी हुन्छ डिएसपी हुन्छ, बुझ्यो ढाकेको चाहिँ औकात लामै होला जस्तो छ, तिमी जस्ता बुढालाई कसरी तलाउनु पर्छ भन्ने कुरो ढाके हवलदारले जाने छ, यो कुरो बुझ्यो बुढा। है अनि के भन्छ यसले, अनि मुख चलाएछ भने देख्नु, अनि म केही सुन्दिनँ नि भाइ, अनि के भने अलि सुन्ने भने न, अनि के भन्नु खोजेको तिमीले? ए अब तिमीलाई चाहिँ नि त्यही हो रोग, त्यही हो अरू कुरा होइन। अब यता हेर यो हेर यो यो के हो देखेको छौ, पिट पिट, अब राम्रो मुखले बोल्दै गयौ भने तिमीले केही न केही हदसम्म भयो नि सजाय माफी पाउने सम्भावना छ, होइन अब बढ्दै जान्छौ चढ्दै जान्छौ भने मैले जतिचोटि बोल्दा त्यति जवाब दिँदैनौ, त्यतिचोटि यो पिन तिम्रो चाहिँ नग मुनिबाट म पसाउन थाल्छु, पिन पिनको खोजाइ खाइसकेपछि अनि तिमीले चाल पाउँछौ नाके भने कस्तो, यो त मेरो चस्मा स्टाइल, चस्मा बुझ्यौ बाजे, चस्मा स्टाइल हेर। अनि के भन्छ यसले, अनि पिन किन देखाएको, अनि उता लैजा बाबु उता लैजा, अनि म बुढो मान्छेलाई घोड्ने अहिले मैले किनेर रहन्छ, अनि पावर त छोडि ठाउँ छ नि मेरो भन्छ कुरो बुझे, अनि पावर त खतरा ठाउँ छ नि मेरो, अनि फोन लगाइदिउँ तँलाई, फोन लगाइदिउँ, ए भनेपछि फोन लगाइदिउँ, हेरौँला तिम्रा फोनको पनि हेरौँला, तिम्रो मोबाइल यता ल्याऊ, ए हेर तिम्रो मोबाइल, यही मोबाइल बोकेर तिमी फुर्ती लगाउने, तिम्रो मोबाइलको कसरी स्विच अफ गर्नुपर्छ भने मैले पनि जानेको छु, ल नखाऊ बुढा, ए थाहा पायो तिम्रो यही मोबाइलसँग तिमीले बुढो चाहिँ माथि पावर लगाउँछु भनेर फुर्ती लगाएर बडो चाहिँ फुर्ती लगाउन खोजेको कि न, ल तिम्रो मोबाइलको स्विच अफ हो, ल ल फोन गरेर कुरा गर्छौ, ल गर कुरा गर्छौ यहाँ, होइन अनि धेरै पुलिस देखाएको छु मैले, अनि यस्तो जाँदो पुलिस त देखाएँ नि त मैले, अनि गर्नु खोजेँ कि है होला जसै हुन्छ म, अनि होला जसैले सघाउने, अनि गर्नु खोजेँ कि हो, गर्न खोजे केही होइन, नेपालको कानुन अब ढाके हवलदारको जस्तो छ भनेर जानु, तिमीलाई सुध्रिनको लागि 12 मिनट समय निर्धारण गर्छु बुढा, 12 मिनट, 12 मिनटपछि म तिम्रो यो कस्टडीमा आउँदाखेरि तिमीले सबै कुरो साँचो साँचो बोल्नलाई रेडी भएर बसेनौ भने यो पिन तिम्रो हातबाट छिर्छ, बुझ्यौ यो पिन तिम्रो हातबाट छिर्छ, याद राख बुढा, 12 मिनटको समय तिमीलाई निर्धारण छ। यो पत्रकार भाइहरूले नि हैरान बनाइसके, यहाँ के होला भने छिटो होइन, अब तपाईँभित्र यस्तो कस्टडेज गर्दै हुन्छ होइन, तपाईँ पुरा अब उडा जस्तै दारलाई राख राख मार्दै हुन्छ, अब त्यसमा चाहिँ अब अहिलेसम्म के प्रतिक्रिया, बुढाले आफ्नो गद्दी कबुल गरे कि गरेनन् होइन, यो चाहिँ हाम्रो सम्पूर्ण आम दर्शक श्रोताहरूलाई बताइदिनु पऱ्यो कि। हेलो क्यामराम्यान भाइ रेडी है, चाल है खिच है खिच, टिभीमै आउँछ यो त्यसरी पठाइ, काइले त एकछिन अलिकति कपाल बिग्रेर फेरि के गर्ने, एकछिन नखिच भाइ, टिभी देखिदिएको र भरे सालीले हेरेर छि भिनाजु त कस्तो नराम्रो देखिया भन्ने ए हेरिपछि है यो कपाल मिलेछ मेरो सोडे तिम्रो के को कपाल मिलाउनु पऱ्यो खोरो खोरो प्रहरीको टोपी लगाऊ न यस के भन्ने चाहिँ नेपालमा के हुन्छ के हुन्छ के त्यसो त भने नि भाइ अरे सुन त यो मुखतिर सब ठिक छ नि होइन राम्रै छ नि होइन ल ल सुरु गर ल सुरु गर नयाँ सुनाके हल्दारज्यू अहिलेसम्म के प्रतिक्रिया आइरहेको छ भित्रबाट अब वास्तवमा भन्दाखेरि नाके हल्दारको कानुन अलिकति कडा छ यो कुरो हँसाउने चौतारी गाउँका स्थानीय बासिन्दाहरूले बुझ्न जरुरी छ त्यसैले यस हँसाउने गाविसभित्र जति पनि चोर लफङ्गा लुच्चाहरू बसेका छन् ती सबैको अब जान्छ सातो जान्छ सातो स्टाइलमा बोलाइ अलिअलि स्टाइल पार्नु पर्दैन क्या ब्रो अनि बुढाले चाहिँ गल्ती कबुल गरे अवस्था हो कि होइन के हेर्नुहोस् अहिलेसम्म चाहिँ बुढाले गल्ती कबुल गरेका छैनन् किनभने बुढाले चाहिँ मलाई थाहा छैन भन्छन् अब कान सुनिन भन्छन् बुढो मान्छे भएको कारणले पनि त्यो समस्या होला तर मैले 12 मिनटको समय बुढालाई दिएको छु त्यो 12 मिनटमा बुढाले बकेनन् भने बुढाको कानमा चाहिँ हेडफोन लगाएर हुन्छ कि के गरेर हुन्छ यो 17,000 लिटर कसरी लुकिया छ भन्ने कुरोको एक एक एक एक पर्दाफास हुन्छ यो कुरामा चाहिँ तपाईँ पत्रकार मित्रहरू ढुक्क हुनुहोस् यिनले जे जे गल्ती गरेका छन् जे जे अपराध गरेका छन् सबै यिनलाई चाहिँ यिनको मुखबाट ओकलाएर यिनलाई अदालतमा हाजिर गराएर यिनलाई कति वर्ष जेल सजाय गराउनुपर्छ यिनलाई आजीवन जेलमा बसाउने चाहिँ ल्याकत राख्ने चाहिँ म नाके हल्दार यति कुरो चाहिँ बुझे हुन्छ नाके हल्दारको कानुन अलिकति कडा छ तपाईँहरूले सुनिहाल्नु भयो यति बेला यो प्रतिक्रिया यहाँनिर जस्ताको तस्तै हामीले राख्यौँ होइन फेरि पनि के हुन्छ लाइभ अपडेट बुढादेशी बुढाले जुन घोटाला गरिरहेछन् होइन लाइभ अपडेट चाहिँ हामी दिँदै जानेछौँ ल हजुर भाइ यो रिमिक्सले नाके हल्दारसँगै बोल्दै रहेछ ल हेर्नु त नाके दाउ आऊ नाके ए हजुरबा तपाईँ बुढो मान्छे फेरि किन आएन भने यहाँ होइन त्यो ओडाले चाहिँ हुन्ने दुश्मन कहाँ छ त्यो दुष्ट पापिस्त कहाँ छ त्यो त्यसलाई एकचोटि देखाउँछ यहाँ त्यसीमा लान्न आएको आफ्नै गाउँमा चाहिँ डिजल पेट्रोलको हाहाकार गराएर त्यत्र आफ्नै चाहिँ नि हँसाउने चौतारीको स्थानीय बासिन्दालाई चाहिँ बाइक डोराएर हिँड्न पनि बाध्य बनाएर अनि उनले चाहिँ डिजल चाहिँ घरमा लगेर लुकाउने खाल्टो खानेर पुर्ने डिजल पेट्रोललाई अनि यस्तोलाई त पाता कस्तो पर्छ पाता हजुरमा एकछिन भित्र जान मिल्दैन कानुनको पनि आफ्नै फन्डा हुन्छ कानुनको पनि आफ्नै फन्डा हुन्छ तपाईँ भित्र जान मिल्दैन एकैछिन 12 मिनटको समय दिएको पनि अहिले 4 मिनट भइसक्यो अब 8 मिनटपछि वडा अध्यक्षसँग म फेरि एउटा बयान लिन्छु त्यस बयानपछि बल्ल म तपाईँहरूको माझमा त्यो बुढालाई सार्वजनिक गर्छु यति कुरो क्लियर हुनुहोस् अब 8 मिनटपछि भनेपछि 8 मिनट के गरौँ त अब बिरेकै दिन त होला नि होइन अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम हँसाउने चौतारी एकैछिनको विश्रामपछि कार्यक्रमको बाँकी अंश लिएर पुनः आउनेछौ रेडियो अर्पण सँगै रहनुहोला कविज्यू नमस्कार नमस्कार लौ न कविज्यू राम्रो विश्वासिलो ओरिजिनल अनि सुपथ मूल्यमा घरायसी प्रयोगका विद्युतीय सामग्रीहरू कहाँ पाइन्छ होला सामसुङ हिमस्टार बजाज कम्पनीका चाहिएमा सामान मेघा इलेक्ट्रोनिक्स नै विश्वासिलो नाम यति कुरा चाहिँ जान टिभी फ्रिज वासिङ मेसिन भरपर्दो बलियो र सस्तो अन्त पाइन्न ओरिजिनल सामान मेघामा पाए जस्तो सामसुङ र हिमस्टार ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन भ्याकुम क्लिनर माइक्रो ओभन एयर कन्डिसनर राइस कुकर पंखा आइरन बजाज कम्पनीको ग्यास चुलो पंखा प्रेसर कुकर आइरन टाइमेक्स कम्पनीका ग्यारेन्टी वाला आकर्षक घडीहरू साथमा इन्भर्टर ब्याट्री डिसोम लगायत अन्य घरायसी प्रयोजनका विद्युतीय सामग्रीहरू उपलब्ध छ सम्पर्क मेगा इलेक्ट्रोनिक्स रत्नगर 2 टाँडी बजार पिपल चौतारीको ठिक अगाडि उत्तर तर्फ फोन नम्बर 0556563304 मोबाइल 9845727251

सम्पर्क का लागि रेशम जी मोबाइल 9891683। घर भाडामा टाढी चौराचोक स्थित कृषि विकास बैंक बसेको भवनमा केही सटरहरू र छ कोठाको अन्डरग्राउन्ड व्यापारिक प्रयोजनका लागि खाली भएको र सोही भवन सँगै रहेको अर्को भवनमा 1800 वर्ग फिटको भुइँतल्ला बैंक तथा वित्तीय संस्था वा अन्य कुनै प्रयोजनका लागि खाली भएकाले सम्पर्क राख्नुहोला। सम्पर्कका लागि मोबाइल नम्बर 9871781467 र 9855055005। मनोरञ्जन का लागि सुनो हजुर रेडियो अर्पण सुनो हजुर। अहिले तपाई सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 MHz र यो कार्यक्रम हसाउने चौतारी। विश्रामपछि पुनः स्वागत छ। अहिले तपाईँ रेडियो अर्पण 104.5 MHz कार्यक्रम हँसाउने चौतारी सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ कार्यक्रमको बाँकी अंश। होइन अब त फोन लगाउनु पऱ्यो, अनि धन्न फोन त छोडेर गयो बजेले, अनि एउटा फोन त हान्नै पऱ्यो कि है। है अनि बजाउनु पऱ्यो है। होइन यो नेताहरूले कसरी खायो, अनि फोन गरेर बोल्नु पाएँ होइन तिम्रो के छैन मैले राम्रो, अनि मेरो बाजी त चर्को बाजी क्या, अनि कसलाई खोल्नु बाबा, अनि अर्कै छन् नि रे। होइन हेलो, अनि बजाउनु पऱ्यो मलाई, अनि कोही पनि बोल्दैन त। होइन नेताज्यू, होइन चिनाको बेला चाहिँदैन क्या हामी है, वडा त छु नि त म, होइन वडा त छु भने नमस्कार गर्नु पर्दैन है। होइन नेता, होइन परे बेला त कसैले साथ दिँदैन त, ऊ नाकेपछि आएर मरिगयो त अब मार्ने भन्दैले। नाके होल्डर कमिन सु, वडा अध्यक्ष बाजे के छ ए, नेताहरूलाई फोन लगायो तिमीले नेतालाई फोन लगाउँछौ भन्ने कुरो बुझेर नै मैले तिम्रो फोन छोडिदिएको। सम्पूर्ण नेताहरूलाई मैले धम्की दिइसकेका छु, अब पनि राजनीतिक संरक्षणका आडमा आफ्ना कार्यकर्तालाई बचाउन खोज्यौ भने, आफ्नो कार्यकर्ताको छेउछाउमा आयौ भने तिमीहरूलाई अब जनताले कहिल्यै पनि माफी गर्ने छैनन्, यो कुरो त मैले भनिदिइसकेका छु बुझ्यौ। के गर्यो तहरू हे ल भने अब के कुरो है, के भने नि अब आफू चाहिँ हँसाउने आयल निगमको हाकिम, होइन हाकिम उसित खानु पऱ्यो नि त, होइन भाउ गर्दै खरे नि त, त्यही कुरो सुनेर होइन अब त खानु पर्छ भने लुगाएको हो, भागहरूलाई होइन किन भन्ने लुगाएको हो है। 17,000 मात्रै किने, 20,000 लिटरै लुगाएको छु, होइन हाम्रो गाउँको तल खाल्डो खनेर पुर्याएको छु, अनि राख्नु पऱ्यो के अरे, पापी पेटको सवाल छ अनि खानु पऱ्यो के अरे, अनि सुन्यौ न के नाके देखेपछि सबै अपराधीहरू थुर थुर थुर थुर थुर थुर थुर थुर थुर थुर थुर थुर थुर हुन्छ नि क्या, यो त एउटा बुढो थुर थुर नहुने कुरै छैन। भनेपछि अरू के गर्यो तिमीले देशमा बित्न त लौ, होइन के गर्ने, अनि के मात्रै गरिनँ भनेर मैले है, के गरेको गाउँमा लोड सेडिङ बनाएकै मैले, अब सालले के भन्यो होइन हिराजु इन्भर्टर कम्पनी खोल्छु भन, है इन्भर्टर कम्पनी खोल्दा त लाइन जानु पऱ्यो नि त, लाइन आएपछि कसले इन्भर्टर जोड्छ, अर्को सालले भन्छ होइन भेना मेनबत्ती फ्याक्ट्री खोल्छु नि त अब भन्छ, अब अर्को अर्को साल भन्छ होइन भेना लाइट कम्पनी खोल्छु नि त अब भन्छ है, सबैको समस्या एउटै, लोड सेडिङ गरेर त बिक्री हुन्छ नि त त्यो, अनि बजार लिन्छ नि त त्यसले, त्यही भएर सेन्टी फ्लेन पारिदियो है। हाम्रो देशको पानीले नपुग्दछ, हाम्रो गाउँको पानी बिजुली पानी नपुग्दछ, भारतले त्यसै बेच्यो, भारतमै बनेको इन्भर्टर ल्याउनु पऱ्यो नि त किनेर है। मैले मात्रै खाएको छु रे, सबैले त्यसले खायो नि कपै, अनि कुरो बुझ्यो तिमीले नागे। धेरै राम्रोसँग बुझेँ, धेरै राम्रोसँग बुझेँ। मलाई यो कुरो पहिले थाहा थियो, यो देशमा जे जति भइरहेछ सबै यो राजनीतिक संरक्षणले भइरहेछ, यो कुरो मैले धेरै पहिला पनि बुझेँ हो। यो कुरो हाम्रो इन्सपेक्टर किस्ने भाटामा लगेर राखेर, इन्सपेक्टर किस्नेबाट तोक लगाएर लिएर आएर पख बुढा तिमीलाई जेलमा हालिदिन्छु। जेलमा त अहिले नै छौ कि, तिमीलाई कानर हालिदिउँ है, कानर हालिदिउँ, तिमीलाई कानर हाल्दा राम्रो होला, त्यहीँ हाल्छु पख। अब त यमराजको जस्तो चाहिँ दण्ड दिन्छु म तिमीलाई, काँडै काँडा भएको फलामको काँडा भएको कुर्चीमा ठाक्क बसाल्छु, तिमीलाई तातो उल्या तेला कराईमा लगेर झ्याप्प बसाल्छु पहर बुढा। अरे अहिले सर्नुभयो कालिम्पोङ सुनाएको तैँले, अनि हाम्रो नि ठाउँमा मान्छे छन् बाबु, अनि धेरै चिरिफुरी नै लगे, अनि तेरो फुली छ नि, अनि तेरो फुली उतारिदिन्छु म, अनि कुरो बुझ तैँले। हेर तैँले फेरि फिल्मी डाइरेक्ट दिस है, त्यो फिल्मको जस्तो म तँलाई जवाब फर्काउँदिन, तैँले मेरो फुली उतार्छु भनिस् नि, त्यो कुन फिल्ममा एउटा रेखा थापाले यो फुली तेरो श्रीमतीको कुन्ती के होइन भनिस् नि, म त्यस्तो भन्दिनँ, यो फुली तेरो छोराले लगाएको टाउको टोपी हो, तैँले फ्याक्ता झिङ्ग्रले कुरो बुझ बाबु, केही गर्न सक्दैन, स्वयं प्रयास गर, तर तैँले मेरो केही पनि लछार पाटो लाउन सक्दैनस्, बुझिस बुझिस कि बुझिनस्, के बुझिस के हजारलाई थम्की। यति बेला दोस्रो लटको कुराकानी भ्याएर नाकेजी आउनु भएको छ होइन, नाके हल्दार ज्यू यसपालि के छ, बुढाले बके? हेर्नुहोस् पत्रकार मित्र, बके बुढाले, बके बुढाले डिजल पेट्रोल लुकरी मात्र होइन, लोड सेडिङ पनि बढाइरहेछन्, यो गाउँको पानी छिमेकीमा बेच्ने, छिमेकीले उत्पादन गरेको इन्भर्टर मैनबत्ती लाइट किनेर ल्याउने, सारा यो हँसौडी चौतारी गाउँलाई कङ्काल बनाउने, यही बुढाको खेल हो। त्यसैले तपाईँहरू मिडिया कर्मी साथीहरू लाग्नुहोस्, यस्ता तत्त्वहरूलाई गाउँमा देशमा विश्वमा बस्न दिनु त बुझ्नुभयो, यसरी अब मिडिया मिडिया कर्मी साथी लाग्नु पर्यो साथी हो, हेल्प गर्नुहोस् हेल्प। ए स्वीकारे स्वीकारे, लाज्नु भयो दाजु, छे कति बिघ्न लाज्नु भयो है दाजु पनि, ओ नाके एक्चुली त्यसलाई हेर्न पाउँछु मैले, हेर्न पाउँछु, हेर्न पाउँछु कि पाउँदिनँ, यो बुढालाई के ल ल ल आउनुहोस् आउनुहोस्, ए ओ त्यो डन्डीभित्र बसे त्यही हो, हेर्नुहोस् न ए ओ दाजु छे, ए थुक्क बुढादे छे, तिमीलाई लाज्नु भयो बुढादे छे, तिमीलाई आजकै मितिदेखि ओडा त थियो परिवार बर्खास्त गरिदिए, मैले बर्खास्त गरिदिए है, होइन अनि के भने हजुर तपाईँले, अनि यिनीहरू जे भन्थे मान्ने, अनि म त गल्ती नै छैन नि मेरो, अनि गुरु बुझ्नु भन्छ, अनि गल्ती छैन नि त मेरो, म त निर्दोष हुन् त, अनि म पेट्रोल खानालाई मोटरसाइकल हो म है, ट्याङ्कर हो म पेट्रोल खानलाई, अनि के गरेर हजुर यो तँसँग सकिन्न, तँसँग सकिन्न, अब के भन्छ सबै कुराको ओखति हुन्छ, बदमासको ओखति हुन्छ भन्छ, तँ त बदमास हैछ क्या बदमास है, है भनौँ है, के भने अनि बदमास भन्नु भने के अरे, चोगला र बस्लास, अब निलम्बित भइसकेको उडाएको तेरो छाला कसरी काट्नु पर्छ भन्ने कुरो मैले जानेछु, मैले कुरो बुझिस, यति बेला चाहिँ यो हट दृश्य होइन बुढाको जेलभित्र नै खेल्दैछु है म चाहिँ, ए पत्रकार मित्र नखिच न नखिच, खिच्न पाइन्न क्या, मेरो जागिर जान्छ बाबु, बाहिर बाहिर बाहिर हत्तेरीमा सबै भिड लत्ता भित्र आएर नि हुन्छ कहिले बाहिर, पिजडामा परेको सुगा चाहिँ देखा थिए है, पिजडामा बस्या मान्छे चाहिँ पहिलो चोटि देखे भने अब कत्रो आँखा तरेका। नमस्कार नमस्कार, ल तिमी नमस्कारकै भोगी त हो नि पुरा, यत्र आँखाले हेर्छन् भने के गर्नु, आफ्नो बाध्यता छ, भोलि बिहा हुने बेला केटी भड्काइदेला भन्ने डर। ल नमस्कार है वडा अध्यक्ष बा। है है ठिक गरिस् नै नि, अनि एउटा त निक्लिन त नमस्ते गर्ने, नमस्ते बाबु नमस्ते, अनि कुरो सुनिस् तैँले? अझै पनि यो बुढाको जोस चाहिँ गएको छैन है, जोस अझै पनि गएको छैन। यसलाई म भर्खरै जेल चलान गरिदिन्छु, भर्खरै यसलाई म बुद्धा लगाइदिन्छु, बुद्धा आइसक्नु भएछ, जैनी पर्छ। बाबु नाके के गरिस् बा तैँले? के गरिनु श्याम, यो वडा अध्यक्ष बुढोले 17,000 लिटर पेट्रोल लुकायो, डिजल लुकायो, लोड सेडिङ गरायो, त्यही भएर यसलाई बुद्धा चलाइदिनु पर्यो श्याम, यसलाई जेल चलान गराएर पठाइदिनु पर्यो। सोझो सोझो छस् त नाके, जा छोड्ने बुढालाई जा। होइन यसमा तपाईँले के भने, म बरु मेरो जागिर जाओस्, म छोड्दिनँ। काँचो काँचो छस् त के गर्नु, छोड्न त मलाई पनि मन थिएन, ए भर्खरै फोन आयो माथिबाट, मान्नै पर्यो। यो देश किन विकास नभए थाहा छ, राजनीतिक संरक्षण, जा गइहाल, छोडिदे छोडिदे छोडिदे, जा जा। यस्तो छ अवस्था, यस्तो छ अवस्था, यो देश त्यसै बिग्रेको होइन, यो देश त्यसै पछाडि परेको होइन, अपराधी को हो थाहा छ हामीलाई, पक्रेर पनि ल्याएका छौ तर त्यसलाई सजाय दिन पाइँदैन, सारा जनताहरू हाकारमा परेका छन्, जनताहरू डिजल नपाएर पेट्रोल नपाएर आफ्नो गन्तव्य स्थानमा पुग्न सकेका छैनन्, कति जनताको चुलोमा आगो बनेको छैन, आज पनि सयौं नेपाली युवाहरू विदेशिनु परेको छ दिँदै दिँदै जसो, तथ्याङ्क हेऱ्यो भने दिनमा 2,000 मान्छे विदेशिन्छ भनेर आउँछ, अनि देशको अवस्था यस्तो छ, माथिपट्टि टाउको बोकेर बस्नेहरूले केही पनि गर्न दिँदैनन्, यो देशमा जन्मिनुले हाम्रो लागि त हमेसा भए जस्तो लाग्छ मलाई, जति पीडा बोकेर हिँडे पनि न ड्युटी गर्नेले राम्रोसँग ड्युटी गर्न पाइन्छ, न माथिका टाउकेहरूले राम्रोसँग ड्युटी गर्न दिन्छन्, यस्तो पाराले काम गर्नुभन्दा बरु यो बुढोलाई छोड्दै सक्छु कि, म पनि जागिर छोडिदिन्छु, म पनि राजीनामा हालिदिन्छु, बरु एउटा न्यायको मन्त्रालय जस्तो ठाउँ, न्याय दिने ठाउँमा बसेर न्याय दिन नपाउँदाखेरि, सम्पूर्ण जनताको पीर वर्गका बुझ्न नपाउँदाखेरि कति मनमा आहत हुन्छ भन्ने कुरा यो माथि बस्ने टाउकेहरूलाई के थाहा, राजनीतिक संरक्षण गर्नेहरूलाई के थाहा, देश बिगारेको नेताले हो एक नेताहरूलाई एक दिन भगवान्ले देखाउनेछन्, भगवान्ले देखाउनेछ, भगवान्ले देखाउनेछ। तपाईँलाई आजको कार्यक्रम हँसाउने चौतारी कस्तो लाग्यो? सल्लाह सुझाव अनि प्रतिक्रिया पठाउन भने नभुल्नुहोला। पत्राचार गर्ने हाम्रो ठेगाना हो कार्यक्रम हँसाउने चौतारी, रेडियो अर्पण 104.5 मेगाहर्ज, रत्ननगर बकुल्लहर चितवन। यस ठेगानामा पत्राचार गर्न सक्नुहुन्छ, साथमा www.radioarpan.com.np मार्फत विश्वको जुन कुनै कुनामा रहेर पनि हामीलाई सुन्दै हुनुहुन्छ भने radioarpannews@gmail.com तपाईँ आफ्नो प्रतिक्रिया इमेल गर्न पनि सक्नुहुन्छ। अर्को साता शुक्रबार फेरि पनि समसामयिक रमाइला विषयवस्तुहरूमा छलफल गर्नका लागि